नाकु नए माति दिन रुने हो हसासी को कोई भए न रुनु हाम्रो माया प्रेम बुझ्ने यहाँ एक अर्का बिना नै हसासी को समर्पित मुलैमा उनलाई बाहेक सोच्दिन कुनैमा कति दिन रुने हो हसासीको अब कोही भएन रुनु हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै हसासीको अब कोही भएन रुनु हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै हसासीको अब यो धरतीमा कसले जुन छुने छ बिजाए त सत्यकै हुनेछ कति दिन रुने हो हसासीको अब कोही भएन रुनु हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै हसासीको अब कसले जुन छुनेछ बिजाए त सत्यकै हुनेछ कति दिन रुने हो हसासीको अब कोही भएन रुनु हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै हसासीको अब कोही भएन रुनु हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै हसासीको अब सँग जिउने हाम्रो दूर